सुं कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाछु केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब एक्लो जीवन जुन पनि सक्दिन म मर्नलाई विषजहर पिउन पनि सक्दिन म पिउन पनि सक्दिन म आँसु झर्छ आँखाबाट हुन्छ धरती बगौला जै मनभरिका पीडा जल्छन् मनभरिका पीडा जल्छन् जिउँदो शरीर जलाउनलाई जिउँदो शरीर जलाउनलाई बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाछु केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब सँगै हाँसौँ भन्थ्यो चोखो न त गाँसौँ भन्थ्यो दुःख सुख जे भए नि सयौँ जुनी बाँचौँ भन्थ्यो सयौँ जुनी बाँचौँ भन्थ्यो तर जादो बाटोमा मलाई एक्लै छोडी गयो अजम्बरी हाम्रो नाता अजम्बरी हाम्रो नाता तिमी आफै तोडी गयो तिमी आफै तोडी गयो बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाछु